काविरी प्रथम मन थापासँगै खबर कक्षबाट साथी विशाल विकसँगै शर्मिला रोकाको हार्दिक स्वागत छ। गलकोट खबर सामुदायिक रेडियो गलकोट एफएम गलकोटबाट 102.4 मेगाहर्ज र ताराखोला गाउँपालिकाबाट 92.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल गलकोट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ। गलकोट खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। नेपाल बुद्ध प्रसैनिक संगठन क्रान्तिकारी गलकोटको अध्यक्षमा थापा बागलुङमा कैदीबन्दी सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र। हेलो दिदी, कहिले आउनुहुन्छ यता? अब 10-15 दिन मात्र बाँकी छ। बनाउन त मलाई पनि मन थियो, तर समय छोटो छ, सुन जस्तो कुरा हतार गर्न नि भएन। ए दिदी, सबैले हटिया बजार क्याम्पस गेट नेर रहेको प्रेमन पर्दो सुन चाँदी पसलमा बनाएर ल्याएका रे। सुन चाँदीको कारोबारमा निकै भर पर्दो र विश्वासिलो पनि छ रे। डिजाइन पनि कस्तो राम्रो राम्रो, त्यहीबाट ल्याउनु न, अनि छिटो पनि हुन्छ रे। ए हो, त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त। सेवाहरू हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। सम्पर्कका लागि मोबाइल 98476077, 98408097, 98017501. प्रोप्राइटर प्रेमेन रमिला, प्रेमेन ब्रदर्स सुन चाँदी पसल गलकोट नगरपालिका 3 हटिया क्याम्पस रोड, शाखा पसल गलकोट नगरपालिका 3 हटिया जीप पार्क। उम्मेदवार बन्नुभएका कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ। प्रेस विज्ञप्तिमा बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर 2 स्थायी घर भएका कार्कीले आफू वामपन्थी विद्यार्थी आन्दोलनबाट राजनैतिक आन्दोलन सुरु गरी हाल नेपाली राजनीतिको मूलधार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा आबद्ध रहि देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताउनु भएको छ। कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताको सहभागिता र त्यागमा भएको 10 वर्ष जनयुद्ध र जनआन्दोलनको उपलब्धि स्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। नेपाली जनताले आफ्ना प्रतिनिधि मार्फत पहिलो पटक सभाबाट संविधान लेख्ने अवसर पाएको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान 2072 जारी भएपछि दोस्रो पटक संविधान प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव आगामी मङ्सिर 4 गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यका रूपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरी पुतली चिन्ह लिएको जनताको घर दैलोमा पुगेको थिए। मेरो उम्मेदवारीप्रति यस क्षेत्रको का जनताले देखाउनु भएको सद्भाव र मायाप्रति म आभारी छु। देश जनताको समृद्धि विकास र संविधानको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनले जिताउन आवश्यक देखिएकोले मैले मेरो उम्मेदवारी फिर्ता लिए। बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 वाम लोकतान्त्रिक गठबन्धनका साझ उम्मेद्वार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले समर्थन गरेको छु। पौडेल यस क्षेत्रमा जनयुद्धको तयारी नेतृत्व गर्दै राष्ट्रिय रूपमा स्थापित नेता हुनुहुन्छ। उहाँ संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संसद तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्छ। यो गौरवको विषय हो। यस क्षेत्रका समस्यासँग परिचित तथा यस क्षेत्रका विकासका लागि जनताको चाहना र भावनालाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। पाँच दलीय गठबन्धनको चुनावी अभियान तथा घरदैलो कार्यक्रम ताराखोला गाउँपालिकामा सम्पन्न भएको छ। आज ताराखोला गाउँपालिका वार्ड नम्बर 3 को हिल, वार्ड नम्बर 5 को सिप, करिमेला लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्दै छेवाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा उम्मेद्वार देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अवहेलना गरेको बताउनुभयो। मन्त्री पौडेलले भन्नुभयो, जनता प्रतिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ। उहाँले भन्नुभयो, यो सरकारबाट परमादेश जन्मिएको हो भनेर अदालतको निर्णयलाई अवहेलना गर्नुभयो। उहाँले संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छुट्टै प्रकारको अधिकार दिएको बताउनु भएको छ। व्यवस्थापिकाले कानून निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र कहीँ कतै संविधान र कानूनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो। पौडेलले भन्नुभयो, न्यायपालिकाले गरेको निर्णयको ओलीले अवहेलना गर्नुभयो। सोमबार बागलुङको बुर्तिबाङमा चुनावी सभामा आउनुभएका ओलीले वर्तमान सरकार संविधानमै नभएको प्रमादेशबाट बनेको भन्दै टिप्पणी गर्नुभएको थियो। बागलुङ क्षेत्र नम्बर 2 का प्रदेश सभा कार्यक्रममा बागलुङ क्षेत्र नम्बर 2 कका प्रदेश सभा उम्मेद्वार जित शेरचन, नेपाली काङ्ग्रेसका समानुपातिक उम्मेद्वार रेणुका काउचा मगर, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार निर्माया शिरीष बिन्दु, समानुपातिक उम्मेद्वार भविकला घरती मगर, समानुपातिक उम्मेद्वार मेघबहादुर विक, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा, एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी उम्मेद्वारहरूले प्रतिगमनका विरुद्धमा गठबन्धनलाई मतदान गरी विजयी गराउनको लागि आग्रह समेत गरेका थिए। नेपाल गलकुटमा नेपाल भूतपूर्व सैनिक संगठन क्रान्तिकारी गलकुट नगर समितिको प्रथम भेला सम्पन्न भएको छ। भेलाले सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य तथा गलकुट नगर इन्चार्ज फमलाल न्यूरेले विकास निर्माणका कार्यहरूमा भूतपूर्व सैनिकहरूको मेहनतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो। भेलाले सुविराटी कबहादुर थापाको अध्यक्षतामा 19 सदस्य नगर समितिको गठन गरिएको छ। समितिको उपाध्यक्ष महारेरी क्याप्टन टोल बहादुर घरती, सचिवमा ललित मरासिनी, कोषाध्यक्षमा मन बहादुर नेपाली, सहसचिवमा श्रम बहादुर खत्री रहनु भएको छ। कार्यक्रममा उपाध्यक्ष हनेरी, क्याप्टन टुलबहादुर घरती, सचिव ललित मरासिनी, सदस्य नायब सुबेदार नरबहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो। भेला नेपाल भूतपूर्व सैनिक संगठन क्रान्तिकारी गलकुट नगर समितिका अध्यक्ष सुविधा टीका बहादुर थापाको अध्यक्षता, सदस्य लोकबहादुर थापाको स्वागत तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गलकुट नगर समितिका कोषाध्यक्ष छुमबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो। ए हजुरबा, बिहेको दिन पनि आइसक्यो, गहना किनेकै छैन, कहाँ किन्ने होला? अब गहना जस्तो कुरा विश्वासिलो र भर पर्दो पसल नि चाहिने, विवाहको गहनामा विशेष छुट नि पाइने, त्यसको लागि त गलकुट स्क्वायरमा छ नि जय माता देवी सुनचारी पसल, त्यही पसलमा किन्ने हो नि। अनि सुन नानी, शुद्ध सुनका असाध्यै राम्रो गहना चाहिएपछि जाने ठाउँ नै जय माता हो, जय माता चाहिँ जा है। हुन्छ नि हजुरबा, हुन्छ। हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहनाहरू पाइनुका साथै पुरानोसँग नयाँ गरगहना साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आकर्षक डिजाइनका गहनाहरू बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 9868082484, 9852747473, 9849364377। प्रोप्राइटर करण सुनार, देविका सुनार, जय माता देवी सुनचाँदी पसल, गलकुट नगरपालिका 3 हटिया क्याम्पस रोड, गलकुट क्याम्पसको पछाडि, गलकुट स्क्वायर भवनको पहिलो तला, गलकुट बागलुङ। साथी, जन्मदिनको धेरै धेरै शुभकामना छ। अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ? त्यो पनि मैले सोचिसकेका छु नि। सोचिसकेका छु, कहाँ नि? यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा। सेवाहरू स्पेशल बर्गर, पिज्जा, केक का आइटमहरू, पेस्ट्री, पास्ता, बिरयानी, पान्टा सेट, खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ। सम्पर्कका लागि फोन 068412190, मोबाइल 97141703329, 98574295। बर्गर हाउस एन तन्दुरी परिकार गलकुट नगरपालिका तीन हटिया बजार इमर्जेन्सी पोल क्लिनिक सँगै साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ। गलकुट खबरमा छोटो व्यवसायको विश्रामपछि फेरि खबरकै सिलसिला। मतदाता नामावलीमा नाम भएका कैदी बन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी रेग्प्रसाद रिजालले बताउनुभयो। चुनावमा नखट्ने कर्मचारी सुरक्षाकर्मी लगायतले जिल्लासम्म रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उहाँको भनाइ छ। चुनावमा खट्नुभएका कर्मचारी सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्नुहुन्छ भने बाँकीले सदरमुकाममा तोकिएको यो अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला निर्वाचन अधिकारी रिजालले भन्नुभयो, उहाँका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्र मत दिन पाउनेछन्। अस्थायी मतदान केन्द्रमा 3 कर्मचारी खटिनेछन्। जिल्लामा स्थायी मतदान केन्द्रको संख्या भने 231 रहेको छ। मतदान स्थल 106 छन्। मतदानको दिन आउन 12 दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन्। दल र उम्मेद्वार मतदाता रिझाउन तल लिन्छन्। सुरक्षा योजना लगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ। मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ। कर्मचारी सुरक्षाकर्मीको खटन पटन तालिम लगायतका काम भइरहेको छ। मतदाता शिक्षाका लागि वडा स्तरमा स्वयंसेविका खटिएका छन्। सबै मतदान केन्द्रमा गरी 1857 जना कर्मचारी र 930 स्वयंसेवक खटिनेछन्। एउटा मतदान केन्द्रमा 8 कर्मचारी परिचालन गरिनेछ। सङ्घतर्फ 2 निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल 1,92,226 मतदाता रहेका छन् भने 1 क्षेत्रमा 96,665 र 2 95,561 मतदाता रहेका छन्। प्रदेश 1,910 50,580 र 920 46,086 मतदाता रहेका छन्। प्रदेशतर्फ 2,910 54,334 र 920 41,227 मतदाता छन्। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीय स्तरका नेतासहित जिल्लाका 31 उम्मेद्वार चुनावी मैदानमा छन्। लोरपाटन सिकार आरक्षीमा यस वर्षको पहिलो सिकारयाम चलिरहेको छ। विदेशी सिकारी नाउ र झाडलको सिकारमा रमाइरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा 9 नाउ र 6 झाडलको सिकार अनुमति दिएको थियो। केही सिकारी खेलेर फर्किसकेका छन् भने केही पुग्ने सुरसारमा छन्। सिकार आरक्षी कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शमशेर पदराजुलीका अनुसार तोकिएका कोटा मध्ये 5 नाउ र 2 झारलको शिकार भइसकेको छ। उहाँको कम्पनी मार्फत ढोरपाटन शिकारका लागि केही दिनमा अमेरिकन सिफारिसकारी सहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो। वार्षिक ब्लकमा नाउरको विकास शिकार गरिनेछ। हाम्रो कम्पनी मार्फत नाउर शिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो। अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नु भएन। प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो, अरू पनि केही शिकारी नआएका कारण तोकिए जति नाउ र झाडलको शिकार नहुने भएको छ। शिकार कम्पनी ट्र्याक एन्ड ट्रेल्सका प्रतिनिधि दीपक थापाले 2 अमेरिकन शिकारी डोगाडी र धोस्तुङ ब्लकमा शिकार खेलेर गत मङ्गलबार फर्किएको बताउनुभयो। यही कार्तिक 2 गते आरक्षी पुगेको हाम्रो कम्पनीको शिकार टोली झन्डै 2 साता त्यहाँ बिताएर फर्किसकेको छ। उहाँले भन्नुभयो, यो यामको शिकार तथा अब अन्तिमतिर आइपुगेको छ। आउँदो मङ्सिर 2 साताभित्र सबै फर्किसक्छन्। आरक्षीमा नेपाल ट्राभल एक्सपिडिसन ग्लोबल सफारिस हिमालयन सफारिस र हिमालयन वाइल्ड लाइफ आउटफिटर ट्र्याक एन्ड ट्रेल्स मार्फत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन्। वर्षेनी असोज मङ्सिर र फागुन वैशाख गरी 2 याममा शिकार खुल्ला हुन्छ। शिकार खेल्न खर्चिला पर्यटक यहाँ ढोरपाटन आउँछन्। विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी शिकारीले नेपाल भित्र्याउँछन्। यो याममा एउटा नाउर शिकारमा 20 लाख र झाडलले 6 लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिसका प्रबन्ध निर्देशक प्राजुलीले बताउनुभयो। शिकार कम्पनी बीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजस्व दर घटबढ हुने गर्छ। उनै दाममा सिकारको माग कमाउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन्। शिकार पर्यटनमा विश्वमै प्रख्यात धुरपातन आउन विदेशीले लाखौँ खर्चन्छन्। उनीहरू हेलिकप्टरबाट आरक्षीमा पुग्छन्। आधार शिविरबाट आरक्षीका प्रतिनिधि, पथ प्रदर्शक, बढिया सहयोगी सहित उनीहरू शिकार ब्लकसम्म पुग्छन्। आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुई तिन दिनसम्म लाग्छ। शिकार टोली हटियार सहित सबै बन्दोबस्ती लिएर जाने गर्छन्। आरक्षीमा सुर्तिबाङ फागुने, बार्से सेङ, दोगादी, धुस्तुङ र सुन्दह गरी सात शिकार ब्लक छन्। शिकारीले ब्लक अनुसार तोकिएको संख्यामा नाउ र जाँडलको शिकार गर्न पाउने आरक्षीका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कण्डेलले बताउनुभयो। हरेक 5-5 वर्षमा गरिने नाउ र जाँडलको गणनाका आधारमा विभागले शिकारको कोटा टोक्ने गरेको उहाँको भनाइ छ। अहिले वर्षमा 20 नाउ र 11 जाँडलको शिकार गरिँदै आएको छ। शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनी लगायत देशबाट पेसेवर शिकारी ढोरपातन आउँछन्। शौखिन र खर्चिला शिकारी पर्यटकको रोजाइमा ढोरपातन पर्ने गरेको छ। विक्रम सम्वत 2039 स्थापना भएको आरक्षित देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो। 1325 वर्ग किलोमिटरमा फैलिएको आरक्षी बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ। ढोरपातनको शिकार पर्यटनबाट वर्षेनी करोडौँ रुपियाँ राजस्व राज्यको ढुकुटीमा जम्मा हुन्छ। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ। अन्त्यमा शीर्ष खबर पुनः एकपटक। बागलुङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभाका उम्मेद्वार दिलबहादुर कार्कीद्वारा गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय। 5 दलीय गठबन्धनको चुनावी अभियान तथा घरधुरो कार्यक्रम तारखोलामा सम्पन्न। नेपाल भूतपूर्व सैनिक संगठन क्रान्तिकारी गलकुटको अध्यक्षमा थापा बागलुङका कैदीबन्दी सुरक्षाकर्मी र कर्मचारीले अस्थायी मतदान केन्द्र। र ढोरपाटन शिकार आरक्षीमा शिकारमा रमाउँदै पर्यटक। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरमा खबरक्रम सकियो। समाचार कक्षबाट हामी सबै विदा भयो। ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार। समुदायको आवाज, समृद्ध समाज। सामुदायिक रेडियो गलकोट FM गलकोटमा 102.4 MHz र ताराखोला।